रुदैनौ भने एउटा कुरा भनु कि चिसो चिसो मौसमलाई तातो बनाउ कि रिसाउँदैनौ भने एउटा कुरा भनु कि चिसो चिसो मौसमलाई तातो बनाउ कि जाउन कतै जाउँ माया जाउन कतै जाउँ जाउन कतै जाउँ माया जाउन कतै जाउँ तातो तातो तातो तातो चिया कफी खाउँ हुन्न भन्दा तिमी रिसाउने हुन्छ भन्दा घरमा गर्छन् गाली कुनै दिन बसौला चिया कफी खाउला सरी कान्छ यसपालि कुनै दिन बसौला चिया कफी खाउला सरी कान्छ यसपालि राम्रो लाग्छ हेरिरहँ भने बहाना बनाएको मैले पनि हो तिम्रो मुहार राम्रो लाग्छ हेरिरहँ भने बहाना बनाएको मैले पनि तिमी कहिले भेट गर्ने कहिले हुने कुरा कहिले लभ गर्ने जहिले पनि बिचे तिमी कहिले भेट गर्ने कहिले हुने कुरा कहिले लभ गर्ने रिसाउँदैनौ भने एउटा कुरा भनु कि चिसो चिसो मौसमलाई तातो बनाउ कि रिसाउँदैनौ भने एउटा कुरा भनु कि चिसो चिसो मौसमलाई तातो बनाउ कि जाउन कतै जाउँ माया जाउन कतै जाउँ कतै जाउँ माया जाउन कतै जाउँ तातो तातो तातो तातो चिया कफी खाउँ